बाचा कसम गरिनौ पुरा उड्दा घुम्टो बिर्सियौ सकुरा भइगो नाउने ठुरी पुरानै घाउ दुख्छ यो जोडीमा हाँसमा सकिन तिमीले दिएको जुठारुले सम्झिनु नपुग्छ गरिनौ पुरा निम्तो दिए बिहेमा आउ भन्यो कहिले लायो सिन्दूर पराईको हातबाट लियो बिदायो मेरो साथबाट भइगो नाउनी ठुरी पुरानै घाउ दुख्छ यो जुनीमा हाँसनाता सकिन तिमीले दिएको जुठारुले सम्झिनु नपुग्छ पराईको हातबाट Good time.